पी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 056-5883-199, मोबाइल 98550-61999, टाढी सोरुम रत्नगर 2 टाढी, फोन नम्बर 056-5160-57। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। यस अर्पण खबर को साथ मा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 056-5363-290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 98452-46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.mp संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। गुल्मी दरबार देवीस्थान गाविसमा आज बिहान जुग दुर्घटना हुँदा 4 जनाको ज्यान गएको छ भने 10 जना घाइते भएका छन्। सदरमुकाम तम्गासतर्फ आउँदै गरेको लो 25 नम्बरको जीप आज बिहान बेलपोखरा भन्ने ठाउँमा सडकबाट 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा देवीस्थान 8 का 8 वर्षका व्यवसायहरू, गाडी मालिक 35 वर्षका महेन्द्र कुमार, 50 वर्षकी जमुना खत्री र अगखाँची बलकोटकी 45 वर्षकी सानो मियाँ रहेका छन्। बालक चारको घटनास्थलमै र अरू 3 जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो। घाइते 9 जनालाई उपचारको लागि पाल्पाको लुम्बिनी मेडिकल कलेज लगिएको छ भने 1 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उकालोमा ब्रेक फेल भएर जीप खसेको प्रहरीको अनुमान छ। व्यवस्थापिका संसदको बैठक बस्दैछ। नयाँ बानेश्वर स्थित संसद भवनमा दिउँसो 2 बजे बस्ने बैठकमा यसअघि सरकारले पेश गरेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोग सम्बन्धी विधेयकमाथि छलफल हुनेछ। सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता खोजबिन 2 आयोग गठन सम्बन्धी एकीकृत विधेयक संसदमा प्रस्तुत गरेको छ। द्वन्द्वकालका घटना आयोग मार्फत हेर्ने गरी विधेयक पारित गर्न सहमत भएका छन्। एसिबी संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको सभापति सर्वसम्मतिबाट चयनका लागि अन्तिम प्रयास हुने भएको छ। त्यसका लागि संवाद समितिको बैठक अपराह 4 बजेका लागि बोलाइएको छ। सहमति आधारमा समितिको सभापति चयन गर्न दलहरू असफल भए सभापतिको टुङ्गो निर्वाचनबाट लगाइनेछ। सत्तारूढ दल कङ्ग्रेस एमाले समितिको नेतृत्व एकीकृत माओवादीलाई दिन सकारात्मक भए पनि कुनै सहमति भएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा कङ्ग्रेस एमाले र एमावधिको मात्र स्वार्थ पूरा हुने गरी नयाँ संविधान बन्नेमा त्यसले मुलुकलाई निकास दिन नसक्ने बताउनु भएको छ। पार्टी निकट विद्यार्थीहरूको कडाली अञ्चल स्तरीय भेलामा अध्यक्ष थापाले अब बन्ने संविधान राजतन्त्रवादीसहित नेकपा माओवादी पनि अट्ने गरी बन्नुपर्ने बताउनुभयो। त्यस्तै महामन्त्री चन्द्रबहादुर गुरुङले आफ्नो पार्टी देशका लागि भरपर्दो शक्ति भएको दावी गर्नुभयो। मुलुकभरका बालबालिकालाई आज पनि भिटामिन ए र जुक्काको औषधि खुवाइँदैछ। हिजो छुटेका बालबालिकालाई आज खुवाउने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत हरेक वैशाख 6 र 7 गते 6 महिनादेखि 5 वर्षसम्मका लागि भिटामिन ए खुवाइने लक्ष्य छ। 1 देखि 5 वर्षसम्मका बालबालिकालाई भने जुक्काको औषधि पनि खुवाइने कार्यक्रम रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ। नगरपालिका र गाविसका हरेक ओडामा तोकिएका केन्द्रहरूमा भिटामिन ए जुक्काको औषधि खुवाइने व्यवस्था मिलाइएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ। यसपालि सरकारले भिटामिन ए खुवाइने कार्यक्रमका लागि 53,000 स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको जनाएको छ। नेपालमा हरेक वर्ष सञ्चालन हुने भिटामिन ए खुवाइने कार्यक्रमले गर्दा वर्षै नै 12,000 बालबालिकाको ज्यान बस्ने गरेको तथ्याङ्क छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र पश्चिमा राष्ट्रहरू बीचको सम्बन्धमा कुनै पनि कारणले अवरोध ल्याउन नहुने बताउनु भएको छ। युक्रेन सङ्कटका कारण रुस र पश्चिमा राष्ट्रहरू बीचको सम्बन्धमा चिसोपन आइरहेका बेला पुटिनले यस्तो बताउनु भएको हो। पुटिनले पश्चिमा देशहरू बीचको सम्बन्धमा कुनै पनि नराम्रो अवस्था नआएको र आउन नदिने बताउनुभयो। रुसको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उहाँले अवस्थालाई सहज बनाउँदै सम्बन्ध थप राम्रो बनाइने बताउनुभयो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने एकमात्र खेलमा राजस्थान रोयल्स किङ्स इलेभेन पन्जाबको सामना गर्दछ। यी दुई टिम बीचको खेल बेलुका 8 बजेदेखि सुरु हुनेछ। दुवै टिमले यसअघिका खेल जितेका छन्। हिजोको खेलमा रोयल च्यालेन्जर बेङ्गलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो भने कोलकाता नाइट राइडर्स दिल्ली डेयर डेभिल्ससँग हार बिहोरेको थियो। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, टोशीबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन। मोबाइल नम्बर 9855062408 9845043954। गयो जिन्दगी, दोस्तै भयो। त कहिले 8 पास नहुने भइस्? म कहिले एसएलसी पास नहुने भए? त्यही त यार, अब पढेर काम छैन। ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7 र 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 मा त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि। फोन नम्बर 0556563396, मोबाइल 9855062377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। ल हेर यो झोक्राको होइन, एसएलसी कस्तो गरिस्? बर्बाद भयो नि दाई, गतिलो पढ्ने ठाउँ नपाउ।